تمہارے گئے ذکر سے جب ملا نور جامع سینکڑوں جامعی میری جامع ذکر سے جب ملا نور جامع سینکڑوں جامعی میری جامع اسے حضرت والا سے سنا یعنی ذکر کا ایسا اثر ہوا کہ سینکڑوں جان اپنے اندر میں نے پائی اللہ تعالیٰ کے نام کی ایسا مجھے مزہ ملا جیسے آپ کو ٹیک لا کے بیٹھے حضرت والا ہمارے ٹیک لگائے شیطان اور ٹیک کرتے ہیں یہ سفید داڑھی والے بغیر ٹیک لگائے بیٹھے ہیں ان کو ٹیک لگانا چاہیے اور آپ کو ٹیک لگا کے بیٹھے لگا سکتے ہیں اگر کوئی مجبوری ہو تو چار سون کی نسبت کی خوشبو پھیل جاتی ہے سارے جہاں میں چار سو چاروں کونوں پر یعنی جب اللہ کی محبت دل میں آتی ہے تو اس کی خوشبو دل کے اندر محسوس ہوتی ہے اور پھر وہ سارے عالم میں پھیل جاتی ہے چار سون کی نسبت کی خوشبو پھیل جاتی ہے سارے جہاں میں کس طرح سے چھپاؤں محبت راز ظاہر ہے آہو خوام کس طرح سے چھپاؤں محبت راز ظاہر ہے آہو خوام چشم غم ماز ہے درد نسبت عشق مجبور ہے تو بیان نیم جا کر دیا حسرتوں نے رہ کے صحرا میں ہوں گلستاں میں میری حسرتوں کا بھی خون پیا تو آدھی جان ہو گئی میری آدھی جان کی برکت سے لگا سو جانے عطا فرماتے ہیں رہ کے صحرا میں بھی ہوں گلستاں میں یعنی آس پاس کا ماحول بہت صحرا والا ہے گناہ والا ہے مگر پھر بھی گناہوں سے بچنے کی وجہ سے ایسا لگ رہا ہے جیسے میں گلستان کے اندر دل کے اندر اللہ کی محبت کی بہار ہے گناہ سے بچتا ہے چاروں طرف کانٹے ہوں گے اور دل میں گلستان ہوگا دل میں پھول ہوگا اللہ کی محبت کا مگر جو گناہ سے بچنے میں اپنے آپ کو جان کھلا دے گا آپ کی راہ میں جان دے کر آپ کو پا گیا اپنی جان میں آپ کی راہ میں جان دے کر آپ کو پا گیا اپنی جان یوں تو دنیا سے جانا ہے مجھ کو کام کچھ نیک کر لوں جہاں میں تیری توفیق کا آسرا ہے ورنہ رکھا ہے کیا فاقدان اللہ تعالیٰ کے توفیق ہے جو ہم یہاں بیٹھے ہیں اللہ کی محبت میں اتوار کے دن وہ دوپہر کے ہوتے ہیں تو بھری دوپہر میں کہ میں تو اللہ کا فضل ہوں مثل خورشید چمکا دے یا رب درد مخفی ہے جو میری جامی مثل خورشید چمکا دے یا رب درد مخفی ہے جو میری جامی اور آخری شعر تیری رحمت کے صدقے میں اختر کیا جب ہوگا باغ جنان تیری رحمت کے صدقے میں اختر کیا جب ہوگا باغ جنان یعنی اللہ کی رحمت کے صدقے اے اللہ مجھے آپ سے امید ہے کہ میں جنت میں جاؤں گا باغ جنا میں جنت کے باغوں میں رہوں گا کہ آج اب ہوگا باغ جنا میں اپنے زیادہ مایوس بھی نہیں ہونا چاہیے اللہ سے امید اور خوف کے درمیان رہنا چاہیے नेक अमल करके जन्नत का तलबगार ही रहे। साथ सब चीजें मैं तो जान ही रहा हूँ क्या आया एरर आया। बालों की सुन्नतें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सर मुबारक के बालों की लंबाई कानों के दरमियान तक और दूसरी रिवायत में है कानों तक और ये कानों के दरमियान तक और एक रिवायत के दरमियान है कानों की लौ तक इनके करीब तक होने की भी रिवायत है। अब पूरे सर पर बाल रखना कानों की लौ तक या उससे किस कदर नीचे सुन्नत है ये मर्दों के लिए है, औरतों को तो पूरे में बाल कटवाने नहीं चाहिए। अब पूरा सर मुड़वा देना भी सुन्नत है। अगर कतरवाना चाहे यानी अगर कैंची चलाना चाहे पूरे सर के बाल सब तरफ से बराबर कतरवाना जायज है, लेकिन आगे की तरफ से बड़े रखना, आगे की तरफ से बड़े रख लिए और गर्दन की तरफ से छोटे कर दिए, क्योंकि आगे जाहिर सी बात है वो अपनी पफ निकालनी है उनको, आगे की तरफ से बड़े रखना और गर्दन की तरफ छोटे करा देना जिसको अंग्रेजी बाल कहते हैं जायज नहीं। इसी तरह सर का कुछ हिस्सा मुड़वा देना कुछ छोड़ देना भी जायज नहीं। अल्लाह ताला हर मुसलमान को इससे बचाए। मगर जो हजरत वाला फरमाते थे, हजरत वाला की ये खास बात थी कि हम लोगों को फितने से बचाना चाहते थे तो फरमाते थे मर्दों को चाहिए सर जवानों को चाहिए कि सर के बाल मुड़वा दें, खुसूसन जिनकी शादी नहीं हुई यूनिवर्सिटी जाते हैं जो ऐसी जगहों में जाते हैं लड़कियां सर के बाल मुड़वा देंगे तो फिर हसीनों की नज़र में अनसेलेक्टेड हो जाएंगे और फिर हसीन जो है बोलेंगे तो मुंडा हुआ सर मुंडाया हुआ है इससे क्या इसको देखने की जरूरत, पागल समझेंगी वो उसको। इसलिए जब भी हजरत वाले तो बड़े बड़े बूढ़े बूढ़ों को भी फरमाया हजरत हमारे हजरत फिरोज अब्दुल्ला मेहमद साहब दौर का तुम्हारी अभी यानी इतनी उम्र हो गई नाना बन गए दादा बन गए उसके बावजूद भी सर के बाल मुड़वाते हैं राइट, क्योंकि वो शेफ हैं और उनके साथ और भी हजरात बैठ हैं तो शेफ को नमूना भी होना चाहिए। हजरत वाला जो है सबके सर के बाल मुड़वा देते थे, तकब्बुर भी इससे मिटता है और जो है हसीनों से बचना भी आसान हो जाता है। बाल रखे क्यों नौजवानों ने, इसी वजह से रखे लड़कों की नजर में और लड़कियों की नजर में सेलेक्टेड हो जाए। और फिर वो दलील देते हैं कि हमें अच्छा लगना चाहिए, हदीस शरीफ का मफहूम है कि भाई अल्लाह ताला खूबसूरती को पसंद फरमाते हैं, खूबसूरती बालों के अंदर है, असल तो खूबसूरती दिल की होती है। दाढ़ी को बढ़ाने का हुक्म है, मूंछों को कम करने के मुतालिक अहादीस में हुक्म वारिद हुआ है, दाढ़ी बढ़ाएं और मूंछें कतरवाएं। और औरतें आजकल उल्टा हिसाब कर रही हैं कि वो लोग बाल कटवा रही हैं बॉब कट कटवा रही हैं वो अंग्रेजी बाल रख रही हैं और मर्द हजरात औरतों को बाल कटवाना जायज ही नहीं हराम है। दाढ़ी मुंडाना या एक मुट्ठी से कम कतरवाना ये हराम है, एक मुट्ठी से चावल बराबर भी कम नहीं होनी चाहिए। अल्लाह ताला हर मुसलमान को उससे महफूज रखे। एक मुट्ठी दाढ़ी रखना वाजिब है और एक मुट्ठी की मिकदार सुन्नत से साबित है। कंघा करें तो पहले दाएं जानिब से शुरू करें। हजरत मीसा रहमतुल्लाह को देखा, हजरत वाला रहमतुल्लाह को भी और रिदा शेख को भी देखा कि हजरत वाला ही और मीसा रहमतुल्लाह की, क्योंकि हजरत वाला के तो फालिश था, उनके खातिम जब कंघा करते थे पहले सीधी तरफ से शुरू करते थे दाढ़ी में, बाल तो थे नहीं हजरत वाला शुरू में रखे थे हजरत वाला ने, तो सीधी तरफ से दाढ़ी में कंघा करें ये सुन्नत है। और इसी तरह कंघा करते हुए या हज़्ब जरूरत, जब भी हज़्ब जरूरत है हर वक्त आईने के सामने नहीं देख खड़े होना जब भी जा रहे हैं आईना देख रहे हैं, हज़्ब जरूरत जब भी आईना देखें तो ये दुआ कर लें अल्लाहुम्मा अंता हसनता खल्की फहसिन खुलूकी। क्या प्यारी दुआ है, ए अल्लाह जैसे आपने मेरी सूरत अच्छी बनाई मेरे अखलाक भी अच्छे कर दीजिए। अगर अमल करें तो फिर मजा भी आए। कंघा तो हम लोग सब करते हैं, दाढ़ी में कंघा करना है, मस्तूरात को बाल बनाने हैं, तो कंघा करें तो पहले दाएं जानिब से शुरू करें, सीधी तरफ से शुरू करें ये सुन्नत है। तो कंघा तो हमें करना ही है, हम सुन्नत के मुताबिक करें। नक्शे कदम नबी के हैं जन्नत के रास्ते सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह से मिलाते हैं सुन्नत के रास्ते। पट्टे बाल रखने को हजरत वाला नौजवानों को मना फरमाते थे, उसकी वजह यह है कि जब पट्टे बाल रखेंगे तो आजकल नौजवान लड़के जो हैं वो पोनियां बांध रहे हैं लंबे लंबे बाल रख रहे हैं, तो उनसे मुशाबहत भी हो जाएगी और फिर हर वक्त उन्हीं की खिदमत करता रहेगा और जब कोई लड़की आएगी तो बालों को सवार सवार के जाएगा, क्योंकि हर जगह लड़कियां यूनिवर्सिटी जा रहा है दफ्तर जा रहा है तो जानबूझ के सवार के जाएगा ताकि वो मेरे बाल से मुझे सेलेक्टेड कर ले। जब बाल बुढ़ा देगा बाल मुड़वा लेगा तो फिर देखिए दिल का क्या हाल होता है। अहमद रसोल रसूल करीम व बहुत दिनों से ही वास तलाश में था, मुझे अपने पास ही मिल रहा था। मैं जिलानी भाई से मैं लेकर आया सदगुमानी और इसका इलाज। ये बहुत दर्द भरा हजरत वाला का बयान हुआ था गुलशन इकबाल में मगरिब के बाद, सदगुमानी और इसका इलाज। قال رسول الله صلى الله عليه وسلم إياكم والظن فإن الظن أكذب الحديث وقال عليه الصلاة والسلام ظنوا بالمؤمنين خيرا. مجھے اس سے بہت فائدہ ہوا. سرور عالم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں ہر مومن کے ساتھ نیک گمان رکھو. اس حدیث کی شرح میں علماء ربانی فرماتے ہیں اگر کسی چیز کے اندر 99 دلائل ہوں بدگمانی کے لیکن ایک راستہ ہو حسن ظن کا, حسن ظن کا مطلب ہے یعنی اچھا گمان, یعنی اچھی سوچ کسی انسان کے بارے میں, برا خیال آ رہا ہے کہ فجر میں نہیں آیا, امام صاحب نہیں پہنچ پائے ہیں, تو برے خیال, تو اچھی سوچ بھی کرنی, ہو سکتا ہے بیمار ہو گئے ہوں, ہو سکتا ہے گھر والی کا کوئی مسئلہ ہو, ہو سکتا ہے کوئی اور وجہ ہو. مگر شیخ اپنے مریض سے بدگمانی کر سکتا ہے کہ بھائی آپ ہر وقت ہی آپ فجر میں غائب ہیں, نماز نہیں پڑھ رہے, کیا وجہ ہے, وجہ تو بتائیں کم سے. حضرت والا ایسے پیارے تھے, اپنے احباب سے ہی بدگمانی نہیں فرماتے بلکہ اور اچھے سے اچھا گمان رکھتے تھے. اگر کسی چیز کے اندر 99 دلائل ہوں بدگمانی کے لیکن ایک راستہ ہو حسن ظن کا, تو عافیت کا راستہ یہی ہے کہ حسن ظن کے اس ایک راستے کو اختیار کر لیں. کیوں؟ اس کی وجہ شاہ عبد الغنی پھولپوری رحمتہ اللہ علیہ میرے مرشد اول فرمایا کرتے تھے, اگر ہم نے کسی سے بدگمانی کی کوئی بھی وجہ رہی, جیسے اب ایک صاحب دیر سے آ رہے ہیں, اب بدگمانی تو نہیں کرنی چاہیے, ہو سکتا ہے بائک خراب ہو گئی, کوئی وجہ ہوگی, بچے نے پارٹی کر دی, گھر والوں کے ساتھ آ رہے ہیں, تو فرمایا کرتے تھے بدگمانی پر اللہ تعالیٰ قیامت کے دن مقدمہ دائر فرمائیں گے. اس سے پوچھیں گے بھائی بدگمانی کے تمہارے پاس کیا دلائل تھے, اور نیک گمان پر بلا دلیل انعام عطا فرمائیں گے. حسن ظن پر بغیر دلیل کے ثواب ملتا ہے کیونکہ امر ہے ظنوا بالمؤمنین خیرا, لہٰذا مقدمے میں جان پھنسانا بیوقوفی ہے, حماقت ہے اور نادانی ہے. حضرت ہنس کر فرماتے تھے احمق ہے وہ شخص جو مفت میں ثواب لینے کے بجائے اپنے گردن پر مقدمات قائم کرنے کے انتظام کر رہا ہے اور اپنے لیے مصیبتیں تیار کر رہا ہے. نیک گمان کر کے مفت میں ثواب لے لو اور بدگمانی کر کے دلائل پیش کرنے کے مقدمات میں اپنی جان کو مت پھنساؤ. دیکھ لے بھائی کیڑا آ گیا. دوبارہ پڑھتا ہوں اپنی اصلاح کی نیت سے, غور سے سنیں کیونکہ بہت ضروری بات ہے, یہ پیراگراف بڑا قیمتی ہے, یہ دوبارہ پڑھوں. بدگمانی پر اللہ تعالیٰ قیامت کے مقدمہ دائر فرمائیں گے. پوچھیں گے بھائی بدگمانی کے تمہارے پاس کیا دلیل ہے, کوئی دلیل پیش کرو. نیک گمان پر بلا دلیل انعام عطا فرمائیں گے, لہذا مقدمے میں جان پھنسانا بیوقوفی ہے, حماقت ہے اور نادانی ہے. اور حضرت ہنس کر فرماتے تھے احمق ہے وہ شخص جو مفت میں ثواب لینے کے بجائے اپنی گردن پر مقدمات قائم کرنے کے انتظام کر رہا ہے اور اپنے لیے مصیبتیں تیار کر رہا ہے. نیک گمان کر کے مفت میں ثواب لے لو اور بدگمانی کر کے دلائل پیش کرنے کے مقدمات میں اپنی جان کو مت پھنساؤ. حکیم الامت فرماتے ہیں اعتراض کا منشا دو ہی ہوتا ہے, یا قلت محبت یا قلت علم. اعتراض عموماً دو قسم کے لوگوں کو ہوتا ہے, یا تو اس کے اندر محبت ہی کمی ہوتی ہے جس کی وجہ سے ہر آدمی کے اندر کیڑے نکالنے کی کوشش کرتا ہے, یہ حضرت اللہ فرماتے ہیں کیڑے ڈال دیتا ہے اگر نہیں ہوتے, یا پھر نہایت درجے کا جاہل ہوتا ہے کیونکہ قرآن و حدیث اور فقہ کے اصول اس کے سامنے نہیں ہوتے, اس لیے جہالت کی وجہ سے اعتراض کرتا ہے. اور فرمایا ہماری خانقاہ میں دو ہی قسم کے لوگوں کو فائدہ پہنچ سکتا ہے, یا تو انتہائی درجے کا فقیہ ہو کہ میرے ہر عمل کو سمجھ جائے کہ یہاں فقہ کا فلاں قانون لاگو ہو سکتا ہے, یا پھر انتہائی درجے کا عاشق ہو جس کو سوائے بھلائیوں کے کچھ نظر ہی نہ آئے, کیونکہ عاشق کو تو محبوب کی ہر ادا پسند آتی ہے. اگر نہ اس میں محبت کامل ہے نہ علم کامل, تو ایسے لوگ پھر محروم ہی رہتے ہیں. بس دینی خدام پر اعتراض ان کے فیوز و برکات سے محرومی کے دو ہی سبب ہیں, یہ محبت کی کمی ہے, علم کی کمی ہے. پریشان ہو گیا, دوسرا کر لیں. हमारे शैतान जब देखता है कि ये शख्स फला जगह से दीन सीखता है, उसके दिल में इस दीनी मुरब्बी से कोई ना कोई बदगुमानी डाल देता है, फिर वो आना जाना छोड़ देता है। ये शैतान का बहुत बड़ा हथियार है। अच्छा, वो अपना ही नुकसान कर रहा है वो शख्स, क्योंकि दीनी खुद्दाम तो अपना दीन का काम करते रहते हैं, नुकसान उसी शख्स का हो रहा है। बदगुमानी डालकर दीनी मरकजों से या दीन के खुद्दामों से दूर, खादिमों से दूर कर देता है। ये जरूर है, अगर आपको किसी दीनी खादिम से मुनासिबत नहीं उसके पास मत जाइए। कोई जरूरी नहीं कि हर शेख को अपना शेख तस्लीम कर लें। अगर गलती से इस्लाह का ताल्लुक भी कर लिए तो आप शेख बदल दीजिए, किसी दूसरे शेख के पास जाइए, लेकिन बिला दलील बदगुमानी मत कीजिए, इसकी हिबत भी मत कीजिए। इलाहाबाद में हजरत मौलाना शाह वसीउल्लाह साहब रहमतुल्लाह अलैह और हजरत थानवी रहमतुल्लाह अलैह बहुत अजल खलीफा थे, वो बहुत बड़े अल्लाह वाले थे। उनके एक मुरीद जिनके यहाँ कराची में जनरल स्टोर भी है, उन्होंने मुझसे बयान किया कि एक मैं बहुत बड़े अफसर को मौलाना शाह वसीउल्लाह साहब रहमतुल्लाह अलैह खिदमत में ले गया कि मौलाना शाह वसीउल्लाह साहब से मुतासिर हो जाएगा, उनसे इस्तिफादा करने लगेगा, गुनाह छोड़ देगा, अल्लाह वाला बन जाएगा। इशा के बाद वहां गए, उस वक्त मौलाना बादाम पिस्ता खा रहे थे हजरत मौलाना शाह वसीउल्लाह साहब रहमतुल्लाह अलैह। दुआ वगैरह के बाद जब वापस हुए तो रास्ते में उन्होंने बड़ी उम्मीदों के साथ पूछा, जयराम मौलाना की ज्यारत से आपका कुछ असर हुआ, कुछ अल्लाह की मोहब्बत में इजाफा हुआ, आप मौलाना से कुछ मुतासिर हुए? कहने लगे, जो तासुर पहले था वो भी खत्म हो गया। कहने लगे, क्यों? कहा कि अल्लाह वाले तो वही है जो सूखी रोटी पानी में डालकर खाते हैं, सूखी रोटी को पानी में डालकर खाते हैं, ये बादाम पिस्ते उड़ाकर अल्लाह वाले कैसे हो सकते हैं? बताइए हद है इस जहालत की। इन्हीं जहालतों से शैतान रास्ता मारता है। हाजी इमदादुल्लाह महाजिन मक्की रहमतुल्लाह फरमाते थे, अगर जिक्र करने वाला दूध नहीं पिएगा, सर में तेल नहीं लगाएगा, दिमाग में खुश्की बढ़ जाएगी, तो अल्लाह के यहाँ इसकी पकड़ होगी कि तुमने हमारी दी हुई मशीन इस्तेमाल की मगर इसमें तेल क्यों नहीं डाला। जिस्म अल्लाह की अमानत है, अगर ये जिस्म अल्लाह की अमानत ना होता, हम खुद अपनी जान के मालिक होते तो खुदकुशी जायज होती। ये बहुत बड़ी दलील है कि हम उनके हैं, अमानतदार हैं, अपने जिस्म के हम मालिक नहीं है। कि भाई जरा सी मायूसी हुई खुदकुशी के ख्याल आ रहे हैं, क्यों ख्याल आ रहा है? तौबा करें गुनाहों से। तौबा करने वाला भी अल्लाह का हबीब हो जाता है, दिल पर सुकून नाजिल होगा। इसलिए अपनी जान को हम लोग हलाक नहीं कर सकते, इसलिए खुदकुशी करना हराम है, खुदकुशी हराम है। तो मेरे दोस्त ने हंसकर फरमाया, भाई पिस्ता बादाम खाने से वो बदगुमान हो गए। हाँ, कहा हमने तो यही सुना था अल्लाह वाले सूखी रोटी पानी में भिगोकर खाते हैं, और हाँ खाते थे किसी जमाने जबकि हर साल खून निकलवाना पड़ता था। आज से 700-800 बरस पहले एक जमाना था, इंसान के जिस्म में इतना खून होता था, अगर वो साल में खून ना निकलवाए तो सर में दर्द रहने लगता था और रगें तड़पनी लगती थी। अब जमाना आ गया खून चढ़वाने का, कमजोरी का, मेड इन डालडा हो गया इंसान, अब असली घी मिलता है। अरे घी क्या मिलेगा, अब तो असली हवाएं भी नहीं मिलती, डीजल भरी हवाएं हैं कराची की, चिंची चलना शुरू हो गए वो जो होते हैं। इस जमाने में अगर हम अच्छी गजा ना खाएं तो दीन की खिदमत कैसे करेंगे? हकीमुल उम्मत अपने जमाने में आज से 50 साल पहले 5 रुपये का खाली नाश्ता किया करते थे। उस जमाने का 5 रुपये आज का 50 है नहीं। और क्या करते थे नाश्ता? मोती का खमीरा, बादाम मगजियात और ऐसी तमाम कीमती चीजों का होता था वो नाश्ता। मेरे शेख ने मुझसे फरमाया, 1500 किताबों के मुसन्निफ हकीमुल उम्मत जब तस्नीफ फरमाते थे तो बादाम पीसकर उसकी टिकिया जो है सर पर रखते थे, 4-4 घंटे तक किताब लिख रहे हैं और दिमाग बादाम का तेल चूस रहा है। वाकई ये बहुत जरूरी है, इस जमाने तो बहुत ज्यादा दिमाग की खिचड़ी बन जाती है। आप हो रहे हैं नशे? वो सही हो गया, वरना इतना बड़ा काम होता, अगर जान ना हो तो कहां से जान दे कोई? भाई कुर्बानी के बकरे को भी तो मोटा ताजा होना चाहिए ना। अपने को अगर हम मोटा ताजा ना करें तो हमारी कुर्बानी मरियल डंगर की कुर्बानी होगी। इसलिए अगर अच्छा खाइए तो अल्लाह के लिए खाइए, मुर्गी का सूप पीजिए, अंगूर खाइए, लेकिन खुदा की राह में अपनी ताकत को फिदा कीजिए। अंगूर का सीजन भी चल रहा है, तो खत्म हो रहा है शायद, अनार आ गए आजकल। अपनी ताकत को बेलों की तरह मुस्टंडे होकर, मगर ये बात भी है, ताकत जब आ जाए तो बैलों की तरह मुस्टंडे होकर गैरुल्लाह की मोहब्बत में और अल्लाह की नाफरमानी में इस्तेमाल करना नाशुक्री है। अपनी ताकत और पहलवानी को अल्लाह की राह में फिदा कीजिए। दोस्तों, बदगुमानी बहुत खतरनाक बीमारी है, बहुत बड़ी और खतरनाक बीमारी है, इससे बचिए। बदगुमानी से शैतान महरूम कर देता है दीनी खुद्दाम से। इसकी अब मैं वजाहत करता हूँ। मौलाना रूमी फरमाते हैं, पानी की टूटी में किसी ने पखाना लगा दिया, लेटरिन लगा दिया, फुजला लगा दिया, बदबू चीज लगा दी बदबू की। इसके बाद गिलास में पानी लेकर पीने लगा तो कहता है ओहो बड़ी बदबू है आज तो पानी के अंदर, केडी ने धोखा दे दिया। अरे केडी ने धोखा नहीं दिया, आपने जो टूटनी में, टूटनी कहते हैं नल को, नल में टैप को टैप कहते हैं, आपने जो टूटनी में पखाना लगा दिया है ये उसकी बदबू है, पानी तो साफ आ रहा है। इसी तरह अपनी बदगुमानी की वजह से इंसान को दीन के खादिम हकीर और बुरे नजर आते हैं, बुराई उनमें नहीं है बल्कि खुद उसमें है जो बदगुमानी कर रहा है, इस बदगुमानी से हक उसको बातिल नजर आ रहा है। वाकई बात है जब अल्लाह का फजल नहीं होता तो अच्छी चीज बुरी नजर आने लगती है। देखिए हजरत अबू हुरैरा रज़ी अल्लाह अन्हु फरमाते हैं मुझे सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे मुबारक में सूरज चलता हुआ नजर आता है, और अबू जहल कहता है मैंने ऐसी बुरी शक्ल दुनिया में नहीं देखी नऊज़ु बिल्लाह। हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हु के कल्ब मुबारक पर अल्लाह ताला का फजल था तो इनकी बसीरत सहिया की वजह से इनकी बसारत भी सही फैसला कर रही थी, और अबू जहल इस फजल इलाही से महरूम था, इसकी अंधी बसीरत की वजह से इसकी बसारत यानी आंखें जो है वो गलत फैसला कर रही थी। अब दूसरी वजाहत सुनिए, ये भी अजीब है। एक औरत अपने बच्चे का इस्तंजा करा रही थी, बच्चों को पॉटी धुलाती छोटे बच्चों की, तो औरतें छोटे बच्चे का पखाना हाथ से धोती हैं, इतने में मालूम हुआ कि चांद नजर आ गया, ईद का चांद नजर आ गया, वो भी जल्दी से चांद देखने लगी। औरतों की आदत होती है अपनी उंगली को नाक पर रख लेती हैं, तो दूसरी औरत से उसने कहा बहन री बहन इस दफा तो ईद का चांद बहुत ही सड़ा हुआ निकला है, सब बदबू आ रही है। उसने कहा बेवकूफ चांद में बदबू नहीं है, तेरी उंगली में बदबू है जिस पर बच्चे का पखाना लगा रह गया है, तू अपनी उंगली धो ले। इन किस्सों को गुस्से न समझिए, ये इबरत की दास्तानें हैं, इनसे सबक लीजिए, वरना अहलुल्लाह का चिराग कोई नहीं बुझा सकता। मैं फिर बबांगे दोहल कहता हूँ हक ताला जिसके चिराग को रोशन करना चाहता है उसे कोई नहीं बुझा सकता। ऐसे ऐसे बदगुमानी करने वाले मर गए लेकिन अल्लाह ताला ने जिसको चमकाने का फैसला कर लिया उसको कोई ना बुझा सका। अल्लाह अपने खास बंदों का चिराग जया नहीं होने देता, इसलिए सारी दुनिया की वो परवाह नहीं करते, बस औली अल्लाह को और दीन के खादिमों को एक ही गम होता है, अल्लाह हमें भी ये गम दे दे, कहीं अल्लाह ताला तो हमसे नाराज नहीं है। इस गम के होते हुए सारी दुनिया के गमों से वो आजाद होते हैं। अब एक और वाक्य सुनिए, ये बदगुमानी पर वाक्य था सुना रहे। एक हबशी था, मोटे मोटे होंठ लंबे लंबे दांत, अफ्रीका के जंगल में जा रहा था, रास्ते में किसी का आईना गिर गया था, उसमें उसको अपनी शक्ल नजर आई, उसको पता भी नहीं था आईना क्या होता है। देखा कि काले रंग का एक आदमी बड़े बड़े दांत मोटे मोटे होंठ सामने है और आईने के अंदर है, तब बड़ी जोर से डांटता है आईने को कमबख्त ये तेरे काले काले मोटे मोटे होंठ ऐसी खराब शक्ल है जबी तुझे कोई जंगल में फेंक गया है, अगर तू हसीन होता तो तुझे अलमारी में सजा कर रखता। तो महरूमी फरमाते हैं इस हफ्शी को आईने में अपनी शक्ल नजर आई लेकिन वो आईने को बुरा समझ रहा था, मिरर को शीशे को बुरा समझ रहा था। इसी तरह जो लोग दीन के खादिमों के मुतालिक बिला दलील शरई महज अपने ख्यालात से बदगुमानी करते हैं वो असल में उनके बातिन की शक्ल होती है जो इनको अल्लाह वालों में नजर आती है। इसलिए इस बीमारी से खास तौर पर पनाह मांगिए, बुजुर्गान दीन और उलमाए रब्बानी से बदगुमान ना हो, फिर देखिए कितना मिलता है। जिसको जितना ज्यादा हुस्न ज़न होता है बुजुर्गान दीन से उसको उतना ही ज्यादा फैज होता है। ये बात शेखुल अरब अल अजम हाजी इमदादुल्लाह हाजी मक्की रहमतुल्लाह अलैह ने अपनी किताब ज़ियाउल क़ुलूब में लिखी है। जिसको अपने दीनी मुरब्बियों से जितना ज्यादा नेक गुमान होता है अल्लाह ताला उसको अपना फजल रहमत और फैज उतना ही अता करते हैं। हुस्ने ज़न तो हर मोमिन से होना चाहिए लेकिन जो दीन के खादिम है उनसे अगर हुस्ने ज़न अच्छा गुमान नहीं होगा तो ऐसे शख्स का रास्ता तो बिल्कुल मारा गया, उसे कुछ नहीं मिलेगा। मारूमी फरमाते हैं एक और मिसाल से, चंद बातों का इल्म हो जाने से बाज़े लोगों को शेखुल मशाइख बनने का शौक पैदा हो जाता है, यानी वो दीन के बड़े बड़े खादिमों की भी इसलाह शुरू कर देते हैं, हालांकि उनको सोचना चाहिए इंसान हर एक को तो शेख नहीं बनाता। हमारे शेख के मौजूदा शेख इतने पर्चे आते रहते हैं, हजरत के ही ज़र्फ है माशाल्लाह उसको बर्दाश्त फरमाते हैं, उनको सोचना चाहिए कि इंसान हर एक को तो शेख नहीं बनाता, जिससे उसकी मुनासबत होती है उसका रूहानी ग्रुप मिलता है उसी को अपना बड़ा बनाता है, लिहाजा हर आदमी दूसरे का शेख बनने की कोशिश न करे। और इस पे एक वाकया सुनाता हूँ, एक चूहा जा रहा था उसके करीब एक ऊंट भी जा रहा था, इसके गले की रस्सी जमीन पर लटक रही थी, उसकी रस्सी चूहे ने अपने दांत से दबा ली, उसके आगे आगे चलने लगा, ऊंट उसके पीछे पीछे चलने लगा, चूहे ने समझा इतना बड़ा मुरीद आज मेरा शिकार हो गया है, मेरा जिस्म तो छोटा सा और ऊंट इतना बड़ा, बस उसने फखर से ऐलान करना शुरू कर दिया, अब मेरी शख्सियत चमक जाएगी। ऊंट जैसा देव हेकल और देव कामत भी आज मेरा गुलाम बना हुआ है। ऊंट बेचारा अपनी कुव्वत से नुज़ूल करके आहिस्ता आहिस्ता उसके साथ चल रहा था। जरा चूहे साहब को देखता हूँ, कब तक ये हमारी मुर्शिदी और पीरी करते हैं। जब आगे एक दरिया पड़ा तब चूहा वहीं रुक गया। ऊंट ने कहा, शेख साहब जब आपने खुश्की में मेरी रहनुमाई फरमाई है, पानी में भी आप मेरे पीर रही है, आप क्यों रुक गए, जरा आगे तो चलिए। चूहे ने कहा, हुजूर पानी में तो मेरी हिम्मत नहीं होती। ऊंट ने कहा, अजी कोई बात नहीं, अभी मैं चलता हूँ। उसने एक कदम आगे बढ़ाया तो उसके घुटने तक पानी था। उसने कहा, अरे मेरे प्यारे मुर्शिद घबरा मत, अरे मुहीद के घुटने तक ही तो पानी है। चूहे ने कहा, अरे जहाँ तक तेरे घुटने का पानी है वो तो मेरे सर से कई फुट ऊंचा है। चूहे का, मेरे लिए तो वो ऐसा डुबाव है कि इसमें मेरी कई पुश्तें डूब जाएंगी, तो महरूमी यानी कई उसके औलादे वगैरह सब डूब जाएंगी। महरूमी फरमाते हैं, जो छोटे और ना अहल अपने अकाबर के मुसले और रहबर बनना चाहते हैं, उनका हाल इसी चूहे की मानिंद है जो ऊंट की रहबरी कर रहा था। लिहाजा फरमाते हैं, इस हिमाकत में ना पड़ो। एक जर्रे ने पहाड़ से कहा, ए पहाड़ मैं जरा तुझको आजमाऊंगा, अपने तराजू में तुझको तोलूंगा। पहाड़ ने कहा, अरे ए जर्रे जब तू मुझे अपने तराजू पर रखेगा तेरी तराजू ही फट जाएगी, तू मुझे वजन नहीं कर सकता। लिहाजा अपने मुरब्बियों को जिनकी सोहबत में बाअदब बैठते हो जांचो मत। हुस्ने जन से फायदा उठाइए, अगर इनसे फायदा उठाना है तो हुस्ने जन से उठा सकते हो। अगर मुनासबत नहीं है तो ना अपना वक्त जाया करो ना उसका जाया करो। मान लो किसी शख्स को किसी साहिब निस्बत अल्लाह वाले से मुनासबत नहीं है, इसको वहाँ अल्लाह की मोहब्बत में इजाफा नहीं होता और दिल में बुरे ख्याल आते हैं कि ये शख्स तो कुछ भी नहीं है, बिल्कुल चक्करबाज मालूम होता है, ऐसे शख्स को वहाँ जाना अपनी जिंदगी को जाया करना है। भाई जब खून का ग्रुप ही नहीं मिल रहा हो, उसका खून चढ़ाना अपने आप को हलाक करना है। इस मुरब्बी को छोड़कर उस शख्स से ताल्लुक करो जिससे तुम्हारे खून का ग्रुप मिल रहा हो, यानी जिससे मुनासबत हो। अलबत्ता गुस्ताखी और बदगुमानी किसी से मत करो। खुलासा यह है कि अल्लाह के रस्ते की बुनियाद सर से पैर तक अदब पर है। हकीमुल उम्मत ने तो यही लिखा है, अगर अपने शेर की कोई बात समझ में न आ रही हो, इसकी इस्लाहात उसकी गिरफ्त उसका एहतसाब समझ में न आ रहा हो, यानी किसी बात पर डांट लगा दी जबकि वो ऐसी बात नहीं थी मगर वो हमारी इस्लाह के लिए थी, अल्लाह ताला ने उसके दिल में डाला, समझ में न आ रहा हो तो समझना चाहिए कि शेर जिस मकाम से बोल रहा है उस मकाम तक मेरी रसाई नहीं है। हम इस मकाम तक नहीं पहुंचे जिस मकाम से शेर देख रहा है। ये वो सबक है जो एक सीर है, इस पर अमल करे तो आदमी कभी गुमराह नहीं हो सकता। अल्लाह जो शख्स बुजुर्गान दीन के मुकाबले में अपनी कोई राय रखता है, उन पर एतराज करता है, बदगुमानी करता है, अल्लाह के रस्ते में उसे कुछ नहीं मिल सकता। इन हिमाकतों का सबब अक्सर जहालत होती है। खुदा पनाह में रखे, जहालत का कोई इलाज नहीं और हिमाकत का भी कोई इलाज नहीं, इसलिए बहश्ती देवर पढ़नी चाहिए। एक मसला सीख लें रोजाना बहश्ती देवर, एक मसला सीख लेंगे 100 रकात नफिल का सवाब घर बैठे मिल जाए। एक बहुत बड़े आलिम हज़रत थानवी रहमतुल्लाह के खलीफा के खलीफा तशरीफ लाए थे, 90 साल की उम्र से ज्यादा उम्र थी उनकी, तो माशाल्लाह जद्दा में मुलाकात हुई थी, हिंदुस्तान से तशरीफ लाए थे और अजीब उन्होंने बात फरमाई थी कि रोजाना बहश्ती देवर से एक मसला सीख लें हम लोग, इंशाल्लाह हम कयामत के दिन जो है तालिबे इल्मों और उलमा के साथ उठाए जाएंगे। एक मसला सीख लें बहश्ती देवर से, समझ में नहीं आ रहा तो आलिम मुफ्ती साहब का नंबर रखें, उनसे मसला पूछ लें, ये मुझे समझ में नहीं आ रहा ये मसला। हज़रत ईसा अलैहिस्सलाम एक अहमक से भागे जा रहे थे, किसी ने कहा, हुजूर आप तो नबी हैं, आप नाबीना की आंखों पर हाथ फेरते तो बीना हो जाता है, कोड़ी के जिस्म पर हाथ फेरते हैं उसका कोड़ अच्छा हो जाता है, फिर इस अहमक से क्यों भाग रहे हैं, इसके सर पर भी हाथ फेर दीजिए। फिर क्या जवाब दिया कि हज़रत ईसा अलैहिस्सलाम ने फरमाया, कोड़ी को अल्लाह के हुक्म से अच्छा कर सकता हूँ, मेरे हाथों में अल्लाह ने मौजज़ा रखा है, नाबीना को बीना कर सकता हूँ, लेकिन हिमाकत और बेवकूफ़ी चूंकि कहर खुदाबंदी है इसलिए अल्लाह के कहर का हमारे पास कोई इलाज नहीं है। अल्लाह वाला फरमा रहे हैं कि अल्लाह वाले कभी छोटी सी गलती पर ज्यादा डांट देते हैं, कभी बड़ी से बड़ी गलती पर मुस्कुराकर टाल देते हैं, लिहाजा बदगुमानी मत कीजिए कि साहब छोटी सी गलती पर इतने खफा हो गए और बड़ी गलती पर ख्याल भी नहीं किया। बस यही सोचिए, शेख जिस मकाम से तरबियत कर रहा है उस मकाम तक हमारी रसाई नहीं है। वरना अगर उस्ताद ने कहा पढ़ो अलिफ और बा اور شاگرد کہتا ہے الف کھڑا ہوا کیوں ہے با لیٹا ہوا کیوں ہے تو بتائیے پڑھ سکے گا استاد کہے گا بس تشریف لے جائیے آپ کی قسمت میں سبزی منڈی لکھی ہوئی ہے یہ حضرت والا کی خاص بات ہے سبزی منڈی جو نئی والی بنی ہے نا وہاں چلے ہیں آپ گوبھی بیچیے اگر علم تمہاری قسمت میں ہوتا تو تم تقلید کرتے اس لیے شروع میں تقلید کی جاتی ہے بعد میں سارے مسائل خود حل ہو جائیں گے جب نورانی قاعدہ پڑھ لے گا قرآن ختم ہو جائے گا تو خود پڑھنے لگے گا لیکن کوئی شروع ہی میں محقق بنے کہ الف کھڑا کیوں ہے با لیٹا کیوں ہے با کے نیچے ایک نقطہ کیوں ہے تا کے اوپر دو نقطے کیوں ہیں تو آپ بتلائیے پڑھ سکے گا یہ شخص بنیادی طور پر تعلیم کا بین الاقوامی قاعدہ ہے شروع میں صرف تقلید کی جاتی ہے اپنے معلم و استاد کی دنیا میں جتنے عقل مند ہیں کوئی نہیں کہہ سکتا کہ صاحب بچے کو حق حاصل ہے پوچھنے کا یا تحقیق کا یا اجتہاد کا اسی طرح اللہ والوں کے سامنے اپنے کو اسی بچے کی معنی سمجھیے جو کچھ نہیں جانتا سبحان اللہ فرمایا کہ تکبر ہمیشہ بیوقوفوں کو ہوا کرتا ہے ورنہ بتائیے فیصلہ تو اللہ تعالیٰ کے ہاتھ میں ہے یہ ابھی سے اپنے آپ کو بڑا سمجھ رہا ہے بھائی قیامت کے مرنے کے وقت پر چلے گا نا فیصلہ تو مالک کے ہاتھ میں ہوتا ہے بندے کے ہاتھ میں تھوڑی ہے کیوں صاحبوں غلام کو کیا حق ہے کہ اپنی قیمت خود لگا لے بندے کی قیمت تو مالک لگایا قیامت کے دن لہٰذا بندہ وہ ہے جو اپنی شان کچھ نہ سمجھے عام مومنین کو اور خصوصاً کسی خادم دین کو حقیر نہ سمجھے ہاں یہ ضرور اختیار ہے اگر آپ کو کسی سے مناسبت نہ ہو اس کی مجلس میں ہرگز مت جائیے نہ اپنا وقت ضائع کیجیے نہ اس کا وقت ضائع کیجیے جہاں مناسبت ہو وہاں جائیے اب اس سے زیادہ اور کیا سہولت ہو سکتی ہے ہاں مگر آگے فرمایا جس سے دین کا ایک حرف بھی سیکھا ہو ہمیشہ اس کا ادب کیجیے حضرت علی رضی اللہ عنہ فرماتے ہیں جس نے مجھے ایک حرف علم سکھا دیا میں اس کا غلام ہوں اور دین سیکھنے کے بعد پھر اس سے بدگمانی کرنا اس کی اصلاح کے لیے نسخے تجویز کرنا ایسے ہی ہے جیسا چوہا جو ہے اونٹ کی رہنمائی کر رہا تھا اپنی طرف سے تو ہم کو اپنے بڑوں سے حسن ظن رکھنا چاہیے وہ دینی مربی خود نہیں کہے گا کہ میں بڑا ہوں لیکن واقعات سے سبق لینا چاہیے کہ ہم اپنے بزرگوں کو اپنے نیک گمان سے سب کچھ سمجھیں ایک بار مولانا گنگوئی رحمتہ اللہ فرمایا بھائی میں تو کچھ بھی نہیں ہوں پھر فرمایا خدا کی قسم میں کچھ بھی نہیں ہوں ایک بیوقوف نے کہا میاں جب یہ کچھ نہیں ہے تو ہمیں کیا ملے گا ان سے حالانکہ یہی ان کے بہت کچھ ہونے کی دلیل تھی کچھ ہونا میرا ذلت و خواری کا سبب ہے یہ ہے میرا اعزاز کہ میں کچھ بھی نہیں ہوں یہ اہل اللہ کی صحبت سے یہ چیز حاصل کرنی چاہیے اللہ تعالیٰ مجھے بھی سب سے پہلے ہم سب کو نصیب فرمائے کہ اپنے آپ کو کچھ نہ سمجھے حاجی امداد اللہ حاجی مکی رحمۃ اللہ سے ایک بیوقوف شخص نے کہا کہ حضرت میں تو بہت حیران ہوں کہ میں تو آپ کے ساتھ اتنے عرصے سے رہ رہا ہوں اور اتنے بڑے بڑے عالم مولانا گنگوئی مولانا قاسم نانوتوی حضرت تھانوی رحمۃ اللہ جیسے بڑے بڑے اقابر آپ سے بیعت ہو گئے عجیب جواب دیا فرمایا جتنی تمہیں حیرانی اس سے زیادہ مجھے حیرانی ہے کہ یہ لوگ مجھ سے بیعت کیسے ہو گئے میرے پاس تو کچھ بھی نہیں بےچارا اپنا سب منہ لے کے چلا گیا اب اس کے آخر میں بھی بدگمانی کی کتاب جو ہے اس کے آخر میں علاج الغضب کے آخر میں اور علاج کبر کے آخر میں جو پانچ چھ صفحات اور سات صفحات ہیں اگر کوئی یہ پڑھ لے واقعی اس کا دل جو ہے ایسا ہو جائے گا کہ جنت میں رہے گا تکبر نکل گیا غصہ نکل گیا بدگمائی نکل گئی یہ دل کی بیماریاں ہیں یہ بہت عرصے میں نکلتی ہیں ایک صاحب نے بدگمانی کا علاج دریافت کیا تو فرمایا کسی کی طرف سے بدگمانی دل میں آئے تو علیحدہ بیٹھ جائے اور اللہ تعالیٰ اور یہ سوچے کہ اللہ تعالیٰ نے بدگمانی سے منع فرمایا ہے تو یہ گناہ ہو گیا اور گناہ پر عذاب کا اندیشہ ہے تو اے نفس اللہ کے عذاب کو تو کیسے برداشت کرے گا دیکھیے بدگمانی گناہ ہو گیا قرآن شریف سے ثابت ہے کچھ گمان ایسے ہوتے ہیں جو ہیں گناہ ہوتے ہیں یہ سوچ کر توبہ کرے اور دعا بھی کرے کہ اے اللہ میرے دل کو صاف کر دے اور جس پر بدگمانی ہو اس کے لیے بھی دعا کرے اے اللہ اس کو دونوں جہان کی نعمتیں عطا فرما دن رات میں تین مرتبہ ایسا کرے اگر پھر بھی اثر رہے دوسرے دن ایسا ہی کرے یعنی ایک دن میں تین دفعہ ایسا کرے اور پھر بھی اثر رہے بدگمانی دور نہیں ہو رہی دوسرے دن ایسا کرے کہ کیا کرے گا اللہ سے دعا کرے اے اللہ میرے دل کو صاف کر دے اور جس پر بدگمانی اس کے لیے نام لے کے دعا کرے اے اللہ اس کو دونوں جہان کی نعمتیں عطا فرما پھر دوسرے دن بھی ایسا کرے تیسرے دن بھی ایسا کرے اگر پھر بھی اثر رہے اب اس شخص سے مل کر کہے کہ بلا وجہ مجھ کو تم پر بدگمانی ہو گئی تم مجھے معاف کر دو اور میرے لیے دعا کرو کہ یہ دور ہو جائے یعنی اس سے دعا کروائے فرمایا کہ بڑی چیز تو یہ ہے کہ آدمی اپنے ہر فعل کو شریعت پر منطبق کرے کہ کون سا میرا فعل شریعت کے موافق ہے کون سا خلاف ہے اور حضرت کسی کے ساتھ اعتقاد رکھنا ضروری نہیں ہاں بدگمانی اور بدزبانی بلا ضرورت کسی کے ساتھ جائز نہیں اگر بدگمانی نہ کیے تو کیا نقصان ہوا؟ پھر فرمایا اس کا منشا کئی چیزیں ہیں، ان سب کا منشا کبر ہے۔ اگر سب سے کمتر اپنے آپ کو سمجھے گا تو جس وقت بدگمانی ہونے لگے گی فوراً اپنا عیب پیش نظر ہو جائے گا اور سوچے گا ہم تو اس سے بھی زیادہ نالائق ہیں۔ یہ کسی کے اگر ہم کسی سے بدگمانی کر رہے ہیں اور کسی سے برا گمان کر رہے ہیں تو اس کو حقیر سمجھ رہے ہیں، جبھی تو کر رہے ہیں۔ اور اگر اپنے آپ کو سب سے حقیر سمجھے گا اور نالائق سمجھے گا تو پھر کیسے بدگمانی کرے گا؟ تو فرمایا فوراً اپنا عیب پیش نظر ہو جائے جب بدگمانی ہونے لگے، سوچے کہ ہم تو اس سے بھی زیادہ نالائق ہیں۔ کیا نالائق ہیں؟ فجر کی نماز چھوڑ دی، ظہر کی نماز چھوڑ دی، عصر چھوڑ دی، ہم تو بد نظری کرتے ہیں، ہم تو غیبت کرتے ہیں۔ پھر کبھی بھی اس کی نوبت نہیں آئے گی۔ لہٰذا کبر کا علاج کسی کامل شخص کے پاس رہ کر کرانا ضروری ہے۔ فرمایا حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ فرماتے تھے کہ دانائی اور احتیاط یہی ہے کہ آدمی اپنے نفس سے بدگمان رہے، برا گمان رکھے، برا گمان ہی رکھے۔ سبحان اللہ، اپنے نفس سے برا گمان ہی رکھے، کسی وقت مطمئن نہ ہو، ہمیشہ کھٹکتا رہے۔ عارفین یہی کہتے ہیں، دوسروں سے تو نیک گمان رکھے، اپنے نفس سے برا گمان رکھے، کبھی نفس پہ بھروسہ نہ کرے۔ یہ چند دن نظر بچانا شروع کر دی، اچھے اخلاق سے پیش آئے تو اپنے آپ کو کچھ اچھا سمجھنے لگے۔ کیونکہ مرنے تک استقامت سے رہنا ہے، مرتے دم تک، اس میں پریشان نہ ہو، مایوس بھی نہ ہو۔ کہاں ہے چھوٹو؟ اس کو نظر نہیں آ رہا تھا، جبھی تو پریشان ہو رہا تھا۔ ہمارے حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ، میرے پاس جو لوگ آتے ہیں میں ان کے قدموں کی زیارت کو سبحان اللہ اپنی نجات کا ذریعہ جانتا ہوں، کیونکہ یقیناً وہ اچھے ہیں، یقیناً وہ اچھے ہیں۔ ان کے اچھے ہونے کی میرے پاس دلیل یہ ہے کہ وہ میرے ساتھ باوجود میرے ناچیز ہونے کے حسن ظن رکھتے ہیں۔ حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ بھی عجیب ہے، اللہ والے بزرگ تھے، بہت بڑے اللہ والے نے فرمایا کہ یقیناً وہ اچھے ہیں، ان کے اچھے ہونے کی میں نے یہ فقیر اس فقیر نے یہ کتاب پڑھی، میں نے سوچا سب کو سنا بھی دیتے ہیں، فائدہ ہو جائے گا، واقعی اس کو کوئی پڑھ لے اس کا دل صاف ہو جائے گا۔ یقیناً وہ اچھے ہیں، ان کے اچھے ہونے کی میرے پاس دلیل یہ ہے کہ وہ میرے ساتھ باوجود میرے ناچیز ہونے کے حسن ظن رکھتے ہیں۔ فرمایا بد دین آدمی اگر دین کی باتیں بھی کرتا ہے تو اس میں اندھیرے اور ظلمت ملی ہوئی ہوتی ہے، یعنی اگر بے دین شخص سے دین کی باتیں کرے گا اور اس کے اندھیرے ہوں گے، اس کی تحریر کے نقوش میں بھی ایک گونا گو ظلمت، ایک گونا ظلمت، ایک گونا ظلمت لپٹی ہوئی ہوتی ہے اس کے تحریر کے نقوش میں، یعنی اس کی رائٹنگ میں۔ اور دیندار دنیا کی بھی باتیں کرے گا تو اس میں نور ہوگا، کیونکہ کلام دراصل دل سے پیدا ہوتا ہے، تو قلب کی حالت کا اثر اس میں ضرور ہوگا۔ بس چونکہ بات کرنے والے کا اثر اس کے کلام میں، اب مصنف کے قلب کا اثر اس کی تصنیف میں ضرور ہوتا ہے، اس لیے بے دینوں کی کتابوں کا مطالعہ ہرگز نہ کریں، کیونکہ مطالعہ کتب مثل صحبت مصنف کے ہے۔ جو اثر بے دین کی صحبت کا ہوتا ہے وہی اس کی کتاب کے مطالعے سے ہوتا ہے۔ فرمایا بزرگوں کی صحبت اور زیارت تو بڑی چیز ہے، ان کا تو تصور بھی نافع ہے، اور یہی اصل ہے تبرکات کی، کیونکہ ان چیزوں کو دیکھ کر ان کی یاد تازہ ہوتی ہے اور ان کی یاد سے دل میں نور آتا ہے، اللہ کے ساتھ تعلق پیدا ہوتا ہے۔ مگر بزرگوں کی تصویر نہیں رکھنی چاہیے، تصویر رکھی ہے ان کو یاد آ رہی ہے، کسی بزرگ کی تصویر پاسپورٹ کی بھی نہیں رکھنی چاہیے اپنے پاس، یا پھر فیشن چلا ہوا ہے، یوٹیوب پہ رکھی ہوئی ہے، انٹرنیٹ پہ ڈال دی کسی نے چھپکے سے تصویر لے کر، اس سے نور کیا آئے گا؟ اس سے اللہ کی نافرمانی ہوگی۔ ان کی چیزیں ہیں جیسے تسبیح ہے، ان کے کرتا ہے، ان کے موزے ہیں، ان کی ٹوپی ہے، ان کی کتابیں ہیں، یہ تبرکات ہیں۔ ان کی یاد سے دل میں نور آتا ہے، ان کو دیکھ کے اللہ والوں کی یاد تازہ ہوتی ہے، اور ان کی یاد سے دل میں نور آتا ہے اور اللہ کے ساتھ تعلق پیدا ہوتا ہے۔ فرمایا قلب کا اثر انسان کے کلام اور لباس تک میں ظاہر ہوتا ہے، یہی وجہ ہے کہ اہل اللہ کی تبرکات میں اثر ہوتا ہے اور ان کی صحبت میں اس سے بھی زیادہ اثر ہوتا ہے۔ سبحان اللہ، جب تبرکات میں اتنا اثر ہے تو صحبت میں کتنا اثر ہوگا۔ تفسیر مظہری میں پانی چاہیے اس کو، ہمارے حضرت عجیب بات فرمایا تھا، بچوں کو کھانا خوب کھلائیں گے، جب پانی پیتے ہیں تو کتنا ایک گلاس پورا فٹافٹ پی جاتے ہیں، پانی پلاتے نہیں مائیں بچوں کیا ہوا کیا؟ آپ کیا سمجھو گے؟ ماں سمجھے گی، آپ کو کیا پتا بچے کیا کہہ رہا ہے؟ تفسیر مظہری میں ایک حدیث قدسی نقل کی ہے، مجھے اپنے مقبول بندے کو چھیڑنے پر ایسا غصہ آتا ہے، जैसे शेर के बच्चों को छेड़ने पर शेर को आता है, चुनाचे एक एक मकबूल बंदे के सताने पर शहर के शहर तबाह कर दिए गए हैं। हाजी इमदादुल्लाह साहब रहमतुल्लाह के यहाँ किसी की शिकायत नहीं सुनी जाती थी, न किसी से बदगुमान होते थे। अगर कोई कहने लगा कि हजरत, और हजरत बवजह हिलिन मना भी नहीं करते थे, मगर जब वो कह लेता तो फरमाते वो शख्स ऐसा नहीं, यानी तुम झूठे हो। उसकी पहले हवा निकल जाती थी, फिर हाजी इमदादुल्लाह साहब फरमाते थे कि वो शख्स ऐसे नहीं है। फरमाया जिस कदर वसी नजर हो जाती है एतराज कम हो जाता है। जिस कदर नजर वसी हो जाती है, नजर वसी से क्या मुराद है, यानी उसकी नजर तो अल्लाह ताला पर है, वो एतराज क्या करेगा। अहले इल्म के काम की बात बताता हूँ कि दीन पर अमल करने का मदार सलफ सालिहीन अगले उलमा मशाइख बुजुर्गान दीन की अजमत पर है, इसलिए हत्तल इम्कान उन पर एतराज और तनकीज की आज नहीं आने देना चाहिए, यानी इन पर एतराज न करें, नुक्स न निकालें। अल्लाह से मोहब्बत रखने वाला तो किसी काफिर, किसी बिल्ली कुत्ते के साथ भी मुजालिम को गवारा न करेगा। अल्लाह से मोहब्बत रखने वाला तो किसी काफिर, किसी बिल्ली कुत्ते के साथ भी जुल्म को गवारा न करेगा। इलाजुल गज़ब के आखिरी कुछ सफात हैं, उसमें से थोड़ा सा अब आराम से बैठो। अब ऊपर बैठना चाहें तो कुर्सी नहीं है जी है। सुन रहे हैं आप, जा रहे हैं फरमाया कि गुस्सा जो है शैतान से है, यानी इसके वसवसे और असर से है, और शैतान जो है वो आग से पैदा किया गया है, और आग को सिर्फ पानी ही बुझा सकता है। बस जब तुम में से किसी को गुस्सा आ जाए तो वजू कर ले। टूटी हुई तो नहीं है उसे। इस पे बैठ पाएंगे आप? अच्छा जी, बैठ पे बैठ जाए, बैठ पे तशरीफ ले। तनवीर साहब को भी तकिया दे रहे, दो बच्चों ने बेड पे कब्जा कर ही लिया, तीसरे ने भी कर लिया, चौथे को भी आ रही नहीं है। माशाल्लाह, ये वक्त दोपहर का होता है, आराम का होता है, और इसमें मुझे आसानी है कि हजरत वाला का इस वक्त आराम का वक्त होता है तो हम लोग मजलिस कर लेते हैं। मुल्ला अली पारी अहमदुल्लाह फरमाते हैं जब गुस्सा आ जावे तो आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम पढ़ लें, अगर गुस्सा फिर भी दूर ना हो तो वजू कर ले, फिर भी दूर ना हो तो दो रकात नमाज पढ़ ले, बस ये सबर की दवा है जो तो शैतान पर बहुत नागवार है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाते हैं कि तुम में से जो जल्द गुस्सा होता है और जल्द रुजू करता है, ये शख्स ना मदा का मुस्तहिक है ना जम का, ना तारीफ का मुस्तहिक है, ना जो है इसकी तारीफ के अलावा दूसरा क्या होता है, इसकी बुराई की जाए। और वो शख्स जिसको देर से गुस्सा आए और देर से जायल होता हो, ये शख्स भी मदा और जम का मुस्तहिक नहीं। और वो शख्स जिसको देर से गुस्सा आए, यानी बहुत देर में कभी गुस्सा आता है और जल्दी खत्म हो जाता है, तो ऐसे लोग तुम में से बेहतर हैं। तुम में सबसे बुरे लोग वह हैं जिनको गुस्सा जल्दी आता है लेकिन देर से खत्म होता है, यानी फौरन हर थोड़ी देर बाद गुस्सा आ रहा है। उसकी वजह तकब्बुर भी है, उससे नहीं हो रहा, ब्लड प्रेशर नहीं है, तकब्बुर है। तकब्बुर की वजह से गुस्सा बार बार आ रहा है, इसका इलाज कराना चाहिए। बार बार जल्दी जल्दी आ रहा है, हर छोटी बात पर तकिया इधर क्यों रखा है, तो बीवी से पिटाई, बच्चों की पिटाई, बच्चों से गुस्सा। एक सवाल के जवाब में फरमाया जिस वक्त गुस्सा आए उस वक्त सोचे अगर अल्लाह ताला भी मुझ पर इस तरह गुस्सा करने लगे, जल्दी जल्दी अल्लाह ताला कभी कर भी नहीं सकते, और अगर करने लगे आखिर में मैं भी चाहूंगा कि माफी हो जाए, तो मुझको चाहिए इस शख्स को भी माफी दे दूं और ये सोचूं कि अल्लाह ताला ये शख्स मेरा इतना खतावार तो नहीं होगा, मेरा इतना खतावार तो होगा नहीं जितना मैं अल्लाह का गुनहगार हूँ, फिर जब मैं माफी का आर्जूमंद हूँ तो क्यों ना इसको माफ कर दूं। और दूसरा काम ये करे फौरन वहां से जुदा हो जाए, यानी उस जगह न रहे जब तक गुस्सा बिल्कुल खत्म न हो जाए, इंशाल्लाह इस तदबीर से उसके शर से महफूज रहेंगे। और तीसरा काम ये करे कोई वक्त सोच ले, अपने अयूब का ध्यान करे और सोचे कि मैं सबसे बदतर हूँ, इससे किबर की जड़ कट जाएगी, और गुस्से का मंशा तकब्बुर ही है, और गुस्से के वक्त ये ख्याल करे कि तू तो सबसे बदतर है, बस अपने से बेहतर पर गुस्सा नहीं करना चाहिए। बहुत प्यारा है, سب سے اپنے آپ کو انسان کتے اور سور سے بھی کمتر سمجھے تمام مسلمانوں کافروں سے جب اپنے آپ کمتر سمجھ رہا ہے تو سامنے والا کچھ برے بھی الفاظ کہہ رہا ہے بدتمیزی بھی کر رہا ہے تو ہم معاف کر دیں ہم تو اس سے ہی برے ہیں ہم تو اس قابل ہیں ہمارے اوپر آگ برسائی جائے کچرا کسی نے ڈال دیا کچرا کیا ہے ہم تو آگ برسانے کے قابل ہیں اگر کوئی گالی دیتا ہے تو بس یہ سمجھے گالی دینے سے اسی کا برا ہوگا ہم جواب دیں گے تو بس معاف کر دیں اس کو اگر کوئی بدتمیزی کرے ہم اس کو معاف کر دیں غصے کے وقت تھوڑی سی ہمت کرنے کی ضرورت ہے جس پر غصہ آئے اس کو اپنے سامنے سے ہٹا دیں یا خود دوسرے کمرے میں چلے آئے اگر پھر بھی غلطی ہو جائے تو اس کا تدارک یہ ہے جو آپ کا معمول ہے کافی ہے یعنی معافی مانگ لیں اس کا شبہ نہ کیا جائے کہ شاید دل سے معاف نہ کیا ہو کیونکہ انسان اس سے زیادہ کا مکلف نہیں ہے اپنی طرف سے دل سے صاحب حق کو راضی کرنے کی کوشش کرے اس سے آگے اختیار نہیں تو اس کا مکلف بھی نہیں سبحان اللہ ایک صاحب نے غصے کا مجرب نسخہ دریافت کیا کیونکہ وہ بار بار غصہ کرتے تھے جواب میں فرمایا جس پر غصہ کیا جائے تو غصہ ختم ہو جانے کے بعد مجمع میں اس کے سامنے ہاتھ جوڑیے پاؤں پکڑیے بلکہ اس کے جوتے اپنے سر پر رکھیے ایک دو بار ایسا کرنے سے نفس کو عقل آ جائے گی سبحان اللہ علاج کروائیں تو پھر فائدہ بھی ہو صرف کتاب پڑھنے سے علم تو ہو جائے گا مگر مزہ تو کیونکہ شیخ کی بات ہوتی ہے اس میں اثر ہوتا ہے اس لیے علاج جو شخص کروائے گا اس کو پھر فائدہ بھی ہوگا میرے دوستوں اصلاح کے لیے کسی مسئلے سے تعلق ضروری ہے لیکن اللہ والوں کی دوستی ان کے پاس اٹھنا بیٹھنا ان کی صحبت میں رہنا ہی کافی نہیں ان کو اپنے حالات بتانا پھر ان کے مشوروں کی اتباع بھی ضروری ہے حالات بتائیں پھر مشورے کی اتباع بھی کریں صحبت کے حقوق بھی تو ہوتے ہیں یہ نہیں کہ ان کی مرغ کی دعوت کر دی یا چائے پلا دی اصلی مکھن کھلا دیا اور سمجھے کہ ان کی صحبت کا حق ادا ہو گیا صحبت اہل اللہ کے حقوق میں سے ہیں کہ اپنے حالات ان سے بیان کیے جائیں پھر ان کے مشورے پر عمل کیا جائے اطلاع اور اتباع ہو اخلاص کے ساتھ سبحان اللہ ایک جملہ کافی ہے اللہ والوں کی صحبت میں اطلاع اور اتباع ہو اخلاص کے ساتھ اور پھر اللہ سے فضل بھی مانگے ایک بار پیرانی صاحبہ کہیں بری باہر تشریف لے گئی حضرت تھانوی رحمۃ اللہ سے کہہ گئی تھی مرغیوں کو کھول کر دانہ پانی دے دیجیے گا حضرت تھانوی رحمۃ اللہ بھول گئے اب جو لکھنے بیٹھے تو سارے مضامین اور معرفت کے سارے دریا بند ہو گئے ایک خط کا جواب بھی نہ لکھ سکے تفسیر بیان قرآن رک گئی کسی کتاب کی تصنیف نہ ہو سکی اللہ تعالیٰ سے دعا کی اے اللہ مضمون کی آمد کیوں بند ہو گئی شاید مجھ سے کوئی خطا ہو گئی ہو آپ دل میں ڈال دیجیے تاکہ میں تلافی کر سکوں اللہ تعالیٰ دل میں الہام فرمایا ہماری ایک مخلوق گھٹ رہی ہے مرغیاں بغیر دانے پانی کے بند ہیں ہماری مخلوق کو گھٹا کر مضامین کیسے ملیں گے حضرت فوراً دوڑے ہوئے گئے مرغیاں کھول دیں ان کو دانہ پانی دیا بس دل شگفتہ ہو گیا علوم پھر آنے لگے یہ مجدد تھے ہمارے پیارے جامع مجددین ان کا ہی عمل تھا بتائیے مرغیاں کھول دی جا کے اور ان کو کہاں یاد رہے گا وہ کتابیں لکھنے والے 1,500 خطوط کے روزانہ جواب دینے والے ان کا عمل دیکھیے کیسا پیارا ہے مرغیاں جا کے کھول دیں پھر فوراً اللہ کے مضامین خطوط کے جوابات سب آنے لگے جو شوہر کریم ہوتے ہیں ان پر عورتیں غالب آ جاتی ہیں غالب ہونے کے معنی کیا ہیں تیز باتیں کر لیتی ہیں ناز نخرے دکھا دیتی ہیں کیونکہ ان کو ناز دکھانے کا حق حاصل ہے حضور صلی اللہ علیہ وسلم فرماتے ہیں اے عائشہ جب تو مجھ سے روٹ جاتی خوش ہوتی ہے اور جب روٹی ہوتی ہے مجھے پتہ چل جاتا ہے عرض کی آپ کیسے جان لیتے ہیں فرمایا جب تو مجھ سے خوش رہتی ہے وہ کہتی ہے رب محمد صلی اللہ علیہ وسلم محمد صلی اللہ علیہ وسلم کے رب کی قسم اور جب روٹی ہوتی ہے تو کہتی ہے وہ رب ابراہیم ابراہیم کے رب کی قسم معلوم ہوا عورتوں کو تھوڑا سا روٹنے کا حق ہے یہ ان کا ناز ہے لہٰذا اس کی بھی شریعت نے رعایت رکھی ہے ایک عورت نے سالن میں نمک تیز کر دیا اس کے شوہر نے اللہ سے معاملہ کر لیا اے اللہ ہاتھ ہی تو ہے نمک تیز ہو گیا اگر میری بیٹی نمک تیز کر دیتی تو یہی چاہتا داماد اس کو معاف کر دے جیسے بیٹی کی ٹریننگ ہوتی ہے شادی سے پہلے تو کھانا پکاتی ہے اگر وہ اگر نمک تیز کر دیتے کہ اس کے ماں باپ اس کو ڈانٹتے ہیں گا تو لہٰذا اے اللہ میں آپ کی رضا کے لیے اس کو جو میری بیوی ہے لیکن آپ کی بندی بھی ہے اس کی نسبت آپ کے ساتھ بھی ہے اس کو معاف کرتا ہوں حضرت تھانوی رحمۃ اللہ فرماتے ہیں بے غیرت ہیں وہ لوگ जो अल्लाह की सिफारिश व आशिर उन्ना बिन मारूफ औरत करते हैं, अभी एक डीआईजी या कमिश्नर सिफारिश लिख दे कि अपनी बीवी का ख्याल रखना, तो बताइए हम लोग कितना ख्याल करेंगे। और अल्लाह ताला सिफारिश नाजिल फरमा रहे हैं कि इनसे भलाई के साथ पेश आओ, यह हमारा क्या मामला है और क्या होना चाहिए, हर शख्स अपनी हालत पर गौर कर ले। लिहाजा उस शख्स ने दिल ही दिल में अल्लाह से मामला कर लिया, बीवी को माफ कर दिया, उसको कुछ भी नहीं कहा। हजरत थानवी रहमतुल्लाह फरमाते हैं, जब इसका इंतकाल हुआ तो एक बुजुर्ग ने उसको ख्वाब में देखा, पूछा तुम्हारे साथ अल्लाह ने क्या मामला किया। उसने कहा मियां मामला तो बड़ा खतरनाक था, बड़े गुनाहों का मामला पेश हो गया था, लेकिन अल्लाह ने फरमाया मेरी एक बंदी जिस दिन सालन में नमक तेज कर दिया था, तुमने मेरी इस बंदी की खता माफ कर दी थी, जाओ उसके सिले में आज मैं तुमको माफ करता हूँ। आज हमारा क्या हाल है, बयान सुनने जा रही है खवातीन और दूसरों के ऐबों को देख रही है, बेवकूफ नालायक। आपको ये समझ, हजरत ने फरमाया ये सोचे और फिर उसकी गीबतें कर रही है, कुछ अकल नहीं है, कुछ अकल क्या, कोई दिमाग खा गई है क्या। अजीब औरतें वहां जाके दूसरों की बुराइयां कर रही है, उनके ऐबों को देख रही है, भाई ये सोचते हो सकता है वो अल्लाह की मकबूल बंदी, उसका कोई अमल अल्लाह कबूल हो। देखिए अल्लाह ताला ने उस बंदे की बख्शिश कर दी कि उसने सिर्फ इतना छोटा सा अमल था, सालन में नमक तेज हो गया, उसने बीवी को माफ कर दिया, अल्लाह ने बख्शिश कर दी। और हम बुजुर्गों की औलादों पर, उनके खानदान वालों पर एतराज की नजर डाल रहे हैं, उनके ऐबों को देखना, शर्म आनी चाहिए, बेहयाई है और कुछ भी नहीं। ऐसे शख्स को तो आना भी नहीं चाहिए जो हर वक्त किसी पे एतराज करता रहता है। भाई अपने ऐबों को देखें, अल्लाह वालों की औलादों में तो अल्लाह ताला ऐसे फजल फरमाएंगे कि बस हम लोग पकड़े जाएंगे कि हमने क्यों उनसे बदगुमानी की, हमने क्यों उनसे गीबतें उनकी गीबतें की। अब कोई हर कोई परफेक्ट थोड़ी हो सकता, ऐसा थोड़ी हो सकता कि जैसा शेख है वैसी उसकी औलाद भी हो, उसके बीवी बच्चे भी हों, ऐसा कैसे हो सकता है भाई। हाँ वो जितना वो कर रहे हैं उनके अखलाक इतने अच्छे हैं कि बस हम बता नहीं सकते, हमारे तो उसके एक हर वक्त बदगुमानियां भरी हुआ है दिल में, तो तकब्बुर भरा हुआ है, उनकी औलाद उनके पूरा खानदान अल्लाह वाला है। और हम लोग की हैसियत क्या है, हम लोग तो चंद दिन हुए दीन पे चलना शुरू किया, अपने आप को अल्लाह वाला समझते हैं, जब तो एतराज पैदा होता है। तौबा करनी चाहिए, सच्चे दिल से रो रो के खून के आंसू रोएं और तौबा करें, जो अल्लाह वालों या जो बैत इकबाल में खवातीन आती हैं उनके बारे में जो बदगुमानी करते हैं। हर कोई अपनी इस्लाह के लिए आ रहे हैं, आप दूसरों के ऐबों को देखने की जरूरत क्या है। मर्द वो चाहिए अब जो खानका में गुफा में आते हैं उनको ऐबों को मत देखें, हर किसी से अच्छा गुमान रखें। जब ये बदगुमानी पे रोजाना दो तीन दिन से बयान करने की अल्लाह ताला से तौफीक अता फरमा रहे हैं, हर कोई हमसे अच्छा है अभी किसी का कोई अमल। और जो भी बैत होता है, वो कोई बैत हुआ ना, हम लोग सब बैत हुए हजरत वाला से, जो भी बैत हुआ किस नियत से बैत हुआ होगा, उसकी क्या क्या उसके अखलाक होंगे, कोई ना कोई तो अच्छी आदत उसके अंदर होगी। हर मुरीद के अंदर अच्छी आदतें होती हैं, हर इंसान के अंदर होती है, फिर मुरीद तो अपनी इस्लाह के लिए बैत होता है। जो सब बदगुमानी करता है, हसद रखता है, नहायत बेवकूफ इंसान है, अपने ऐबों पर नजर रखे भाई। सब हजरत वाला के पास आ रहे हैं, इतने सारे मुतअल्लिकीन हजारों करोड़ों लाखों हैं, हर किसी के अंदर अच्छी अच्छी आदतें होती, उनकी अच्छाइयों पे नजर रखें, अपनी बुराइयों पे नजर रखें, बस सीधी सीधी बात है। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए। बहुत दिनों से बदनजरी पे जो है कुछ बात नहीं हुई, अब मुख्तसर अर्ज कर देता हूँ कि जो बदनजरी करता है उसको तीन बुरे नफर मिलते हैं। नंबर एक, अल्लाह और रसूल का नाफरमान। कुरान शरीफ की आयत है, कुल लिलमुमिनीन यगुज़ु मिन अबसारिहिम व यहफ़ज़ु फ़ुरूजहुम। ए नबी सल्लल्लाहु अलैहि वसल्लम, ईमान वाले मर्दों से फरमा दीजिए अपनी बाज़ नजरों को झुका लें, अपनी शर्मगाह की हिफाजत करें, इससे दिल का तस्किया होगा। हिम्मत करके घर से इरादा करके निकलेंगे, एक नजर भी खराब नहीं करना। और जो जो बदनजरी करता है उसको दूसरा बुरा लकब मिलता है, आंखों का जिना का, जिना आईनी नजर, जिना आंखों का जो कर रहा है वो कैसे अल्लाह का दोस्त बन सकता है। जो बदनजरी करता है, जो गुस्सा करता है, दोनों से ईमान की हलावत छीन ली जाती है। अब जब ईमान की हलावत छीन ली गई तो फिर यही होगा, दिल बेचैन होगा, दिल परेशान होगा। अपने अमाल तो देखें, जो लोग ऐसे मायूस वाले मैसेज भेजते हैं, जरा सच्ची तौबा करें, इरादा करें कि एक नजर भी खराब नहीं करनी, उससे गुजर करना, फिर देखिए दिल में मजा आएगा। दिल की बेचैनी दलील है कि कोई ना कोई गुनाह हो रहा है, कोई परेशानी आती जब जाए, जब परी से दिल लगाए, सच्चे दिल से खून के आंसू रोएं और अल्लाह से दुआ मांगे, अल्लाहुम्मा अल्हिमनी रुश्दी व आइज़नी मिन शर्री नफ्सी। ऐ अल्लाह नेक बातों का इल्हाम फरमाइए और नफ्स के शर से मुझे बचाइए। इंशाल्लाह तीन दफा ये दुआ मांगे सुबह शाम, ये गिड़ा के अल्लाह ताला खुद ही दिल में डालेंगे कि ये कहीं मैं ये बेरसूली कर रहा हूँ, फिर शेख से उसकी इसलाह करवाएं, फिर देखिए दिल में ऐसा सुकून, ऐसा मजा मिलेगा, इसको यानी तलवारों से हासिल किया नहीं जा सकता। इसलिए अपनी इसलाह की फिक्र करें, मैं भी और हम सब लोग अपने शेख से मजबूत इस्लाही ताल्लुक कायम करें और इस्लाह करवाएं। क्योंकि बहुत तेजी से वक्त गुजर रहा है और अगर हम ऐसे ही चले गए तो बैत भी हुए तीन तीन मशेख भी बदले और बयानात में भी बैठे और फिर भी हमारा दिल में तस्किया नहीं हुआ। मायूसी की बात नहीं, मतलब बता रहा हूँ इतने अरसे बयानात में हम लोग बैठ रहे हैं, मैं भी बैठ रहा हूँ और हमारी हालत वैसी की वैसी है। यानी जहाँ जो गुनाह पहले दिन तरक्की तो माशाल्लाह हुई, माशाल्लाह गुनाह को गुनाह समझने लगे, मगर और तरक्की करें ना ताकि हमारे अंदर जो बदगुमानी हसद है और जो कोताहियां हो रही हैं जिंदगी के अंदर वो सही हो जाए हमारी, बहुत मजा आएगा इंशाल्लाह ताला। हजरत ने बहुत अजीब बात फरमाई, हर बयान में तकरीबन फरमाते हैं 6 महीने लगकर इसलाह करवा ले एक गुनाह की, 6 महीने लगकर इसलाह करवा ले, नफ्स की चीख निकलेगी, नफ्स की चीख निकल जाती है जब मैं उसका गला दबाता हूँ, वो पड़ा आह आह करता है, मैं खड़ा उस पर मुस्कुराता हूँ, फिर हजरत वाला के अशार भी समझ में आएंगे, वरना सिर्फ कानों तक ही मजे रहेंगे और फिर समझ में भी नहीं आएंगे। हसरतों के जख्म से है खून रवा, ऐसे ही खून रवा हो जाएगा कि बस सोते रहे इंसान 12 घंटे और खून रवा हो जाएगा। कोई शेख से पूछे, अल्लाह ताला ने का फजल होगा इंशाल्लाह, अल्लाह ताला की इनायत होगी और हमारी इसलाह होगी, फिर मजा भी आएगा दीन पे चलने में। बैत हुए क्यों थे? बैत हुए इसलिए थे गीबत की इसलाह करवाएंगे, बदनजरी की इसलाह करवाएंगे और बदगुमानी की, ये तीनों गुना ही हमारे अंदर पाए जाते हैं। और गीबत भी हम लोग बहुत आजकल शुरू कर दी है, इससे सच्ची तौबा करें। किसी के सामने किसी की अच्छाई करेंगे तो सामने वाला बुराई भी शुरू कर देगा, उससे बेहतर इंसान खामोशी बैठेगा। अच्छाई शुरू करेंगे अच्छे अच्छे लोगों की गीबत भी शुरू कर देते हैं, खामोशी अच्छी है उससे बेहतर, वरना हजरत वाला के अशार सुनाना शुरू कर दें, नातिया अशार शुरू कर दीजिए। अब दुआ कर लेते हैं, या अल्लाह या रहमान या रहीम सल्लल्लाहु अलैहि वसल्लम, या अल्लाह सबको माफ फरमा दीजिए, रब्बना ज़लमना अनफुसना وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ہم سب کو اللہ والا بنا دے اللہ والا بنا دے اللہ والا بنا دے اے اللہ ہمارے حال پہ رحم فرما دیجیے میرے حال پہ رحم فرما دیجیے اللہ تعالیٰ فضل فرما دیجیے اے اللہ ہمیں اللہ والا بنا دیجیے جس فرما لے جس فرما کر اولیاء صدیقین کی فتح منتہا کا پوچھا دیجیے یا اللہ تعالیٰ سچی توبہ کی توفیق عطا فرما دیجیے جس توبہ پہ رحمتیں برستی ہیں اے اللہ جو مقبول توبہ ہوتی ہے وہ ہمیں نصیب فرما دیجیے یعنی گناہ سے سچی توبہ ہو اس گناہ سے الگ ہو جائیں دل میں ندامت ہو پکا ارادہ کریں اس گناہ کو نہیں کرنا ہے اور جس کا حق مارا اس کا حق ادا کریں چاروں شرطوں کے ساتھ ہم سب کو سچی توبہ کرنے کی توفیق سے نوازش فرمائیے ہم توبہ بھی کرتے ہیں چاروں شرطوں کے ساتھ اور اب اپنا محبوب بنا لیجیے جیسے حدیث قرآن و حدیث میں آتا ہے توبہ کرنے والا اللہ کا محبوب ہوتا ہے اے اللہ ہمیں اپنا محبوب بنا لیجیے برائیوں کو نیکیوں سے بدل دیجیے سارے کام آسان فرما دیجیے ہر مشکل سے نجات دے دیجیے اے اللہ ایسی جگہ سے رزق دیتے جہاں سے گمان نہ ہو گھڑی گھڑی کی خیر دیتے ہر لمحہ خوشیاں دکھائیے تنویر صاحب کی بیٹی کو بھی صحت عطا فرما بخار ہے 3-4-5 دن سے اے اللہ مکمل صحت عطا فرما دے جن جن بچوں کو بخار ہے وائرل چل رہا ہے اللہ سب کو صحت عطا فرما جس کے گھر میں خاندان والوں میں گھر والوں میں جو بڑے بوڑھے بچے بیمار ہیں شوہر بیوی بیمار ہیں سب کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما دیجیے اللہ روحانی صحت بھی عطا فرما جسمانی صحت بھی عطا فرما ان کا رزق میں مسئلہ ہے رزق حلال واسع عطا فرما ان کی جاب نہیں لگ رہی عافیت کے ساتھ نیک سال ہے عافیت کے ساتھ وسعت والا رزق عطا فرما دیجیے اور جن کے رشتے نہیں آ رہے ہیں بڑی بڑی عمروں کو بچیاں پہنچ گئیں جوڑ کے نیک سال اللہ والے رشتے عطا فرما دیجیے عافیت کے ساتھ اور جن کے رشتے ہو گئے میاں بیوی کو آپس میں خوب خوشیاں دکھائیے آپس میں محبت سے رہنے کی توفیق عطا فرما ایک دوسرے کی خطاؤں کو معاف کرنے والا بنا چھوٹی چھوٹی باتوں میں شیطان لڑواتا ہے اے اللہ معاف کرنے کی توفیق عطا فرما بچوں کی صحیح تربیت کی فکر نصیب فرما ایک ایک قدم پھونک پھونک کر رکھنے کی جائز ناجائز کے غم کے ساتھ اور شیخ سے مشورے کے ساتھ آپ کے فضل و کرم کی رحمت اور مشیت کے سائے کے ساتھ اس قدم کو رکھنے کی توفیق عطا فرما ہر قدم پر ہم آپ کی فضل کے محتاج ہیں ہر قدم پر آپ کی رحمت کے محتاج ہیں اس مجلس کو قبول فرما دیں اس گھر میں بھی خوب خیر و برکت ڈال دیجیے جو بھی یہاں پہ آئے یا اللہ مجھے بھی ہم سب کو اللہ کے لیے جمع ہوئے ہیں اس کو قبول فرما دیجیے اور اخلاص عطا فرما دیجیے اور ہم سب کو عمل والا بنا دیجیے وہ فضل جو آپ نے حضرت والا پہ فرمایا رحمۃ اللہ علیہ حضرت میر صاحب رحمۃ اللہ علیہ فرمایا موجودہ شیخ پہ فرما رہے ہیں اے اللہ تعالیٰ وہ فضل و رحمت ہم پہ بھی فرما دیجیے ہم بھی تمہیں قدموں میں بیٹھنے والے ہیں ہم ان کی مجلس سے بیٹھنے والے ہیں اب بھی فضل فرما دیجیے جس سے ہم نفس کی حرام خواہشات سے بچ جائیں اور آپ کے پیارے بن جائیں اللہ تعالیٰ جذب فرما لیجیے ہم سب کو ہمارے گھر والوں کو جذب فرما لیجیے اللہ رزق بے حساب عطا فرما ایسی جگہ سے جہاں سے گمان بھی نہ ہو مال میں برکت اولاد میں برکت عمر میں برکت ہر کام میں برکت ہی برکت عطا فرما دیجیے اللہ اے اللہ اس فتنے کے زمانے میں ہم آپ کی طرف چل کے آ رہے ہیں دوڑ کے آنا چاہ رہے ہیں آپ دستے کرم بڑھائیے اور ہمیں اپنی طرف پھینچ لیجیے جذب فرما لیجیے ہمارے اور ہمارے گناہوں کے درمیان مشرق مغرب کا فاصلہ فرما دیجیے اللہ ہماری گناہوں سے اور ہمارے بچوں کی گھر والوں کی ایسے حفاظت فرما جیسے ماں اپنے بچے ہی کرتی ہے اے اللہ آپ ہماری حفاظت فرما دیجیے فرشتوں کے ذریعے سنت و شریعت پہ چلا دیجیے میرے پیارے شیخ جو سن مورش کے سفر پہ ہیں اے اللہ ان کی مدد فرمائیے عافیت سے واپس لے آئیے خوب قبول فرما لیجیے خوب بیانات کروا رہے ہیں یا اللہ تعالیٰ اور مزید ترقیات سے نوازش فرمائیے پورے موریشس کو چھوڑ دیجیے اور ہمارے حضرت والا کے بیٹے حضرت مولانا مظہر صاحب رحمۃ اللہ علیہ اور حضرت والا کے پوتے ان کے گھر والے حضرت میر صاحب رحمۃ اللہ کی اولاد ان کے حضرت میر صاحب رحمۃ اللہ کے گھر والے خاندان والے میر صاحب رحمۃ اللہ کی اولاد تو نہیں ہے ان کے گھر والے خاندان والے یا اللہ ان سب پہ رحمتوں کی بارش فرمائیے موجودہ شیخ کے ان کے اولاد ان کے گھر والے خاندان والوں سب پہ رحمتوں کی بارش فرمائیے اے اللہ آپ راضی ہو جائیے وصلی اللہ علیہ وسلم آمین بے حرمت سیدنا صلی اللہ علیہ وسلم تو بھی فوراً ٹرافی نکال لی ہے پاکستان سے 8 خواتین میں 8 ہیرا غازی خان مٹیاری نوشہر فروغ فیصل آباد بند تو نہیں کر دیا ایک چھوٹی سی بات تھی وہ میں لکھ کے لایا تھا کیونکہ اتنے لمبے میسج آتے ہیں بھائی ایک لکھا ہے کہ بے سکونی ہے پریشانی ہے دعا کرنے کا دل نہیں چاہتا لگتا ہے دعا قبول نہیں ہوتی بھائی بے سکونی ہے تو توبہ کر لیں توبہ سے سکون آ جائے گا مصلی بچھائیں وضو کریں مصلی بچھائیں دو نفل سجدے میں روئیں اللہ سے معافی مانگیں اور زیادہ پریشان نہ ہو توبہ کر لیں اللہ سے رو رو کے یا اللہ مجھے بے سکونی ہے گناہوں کی وجہ سے آپ مجھے معاف کر دیجئے حضرت والا فرماتے ہیں جس سے گناہ نہیں چھوڑتے وہ اللہ سے سجدے میں رو رو کے مانگے اے اللہ روئے رونے والی شکل بنا لیں انشاءاللہ اللہ کا فضل ہو جائے گا اور دعا نہیں کرتی دعا ہمت کر کے دعا کرنی چاہیے بس اتنی سی دعا مانگ لیں ہر نماز کے بعد اے اللہ مجھے معاف کر دیجئے آپ راضی ہو جائیے میں آپ سے آپ کو مانگتا ہوں میں آپ سے آپ کو مانگتی ہوں بس پھر آہستہ آہستہ دعا میں دل لگنا شروع ہو جائے گا کسی سے بات کرنے کو دل نہیں چاہتا یہ اچھی بات نہیں ہے حدیث شریف میں آتا ہے لا خیر فی من لا یألف ولا یؤلف اس پہ بہت بیان ہو چکا ہے کہ جو اس میں خیر نہیں جو محبت نہیں کرتا جس سے محبت نہیں کی جاتی تو اپنے آپ ظاہر سی بات ہے جو بھی مرد ہیں عورت ہیں گھر میں کسی کے ساتھ تو رہتے ہی ماں باپ ہیں اگر شادی ہوئی تو بیوی بچے شوہر ہیں بیوی ہیں بچے ہیں بہن بھائی ہیں تو دل نہیں چاہ رہا ہمت کر کے آگے بڑھے اپنا خرچہ کریں اپنی پاکٹ میں ہی نکالیں ان کے لیے اپنے ماں باپ کے لیے اپنی بیوی بچوں کے لیے کچھ خرچہ کریں خرچہ کرنے سے بھی دل کھلتا ہے یہ قبض کی حالت ہوتی ہے کسی سے بات کرنے کو دل نہیں چاہ رہا تو یہ حدیث شریف لے آئیں تو حضور اقدس صلی اللہ علیہ وسلم فرماتے ہیں کہ التودد الی الناس نصف العقل لوگوں سے بتکلف محبت کرنا آدھی عقل ہے تو بتائیے بتکلف محبت کریں دل نہیں چاہ رہا ایسا نہیں کرنا چاہیے ورنہ انسان تنہائی کا شکار ہو جائے گا اور پریشان رہے گا پھر لکھا ہے مشورے پر عمل کرنے کو جی نہیں چاہتا تو حضرت والا فرماتے تھے دل تو بدلنے دل بدلتا رہتا ہے دل چاہے نہیں چاہے ہمت کر کے مشورے پر عمل کرنا ہے نہیں ہو رہا دوبارہ لکھیں یہ مشورے پر عمل نہیں ہو رہا دوبارہ لکھیں اور اللہ سے لا حول ولا قوت الا بالله پڑھ کے اللہ سے مانگیں کہ اے اللہ مجھے ہمت عطا فرما سجدے میں گر جائیں کہ اے اللہ مجھے ہمت عطا فرما اور لکھا ہے کہ ہر وقت جو ہے بڑے بڑے گناہ کے خیالات پریشان کرتے ہیں جو بڑے بڑے گناہ ہوتے ہیں خیالات سے کچھ نہیں ہوتا پریشانی کی ضرورت نہیں ہے شیطان میرے شیخ عجیب بات فرماتے ہیں کہ جو زنا نہیں کرتا جو شراب نہیں پیتا جو لڑکیوں سے باتیں نہیں کرتا اسی کو تو خیال آئیں گے ان کاموں کے اور جو لوگ جو لڑکے ادھر ادھر گھومتے رہتے ہیں آوارہ گردی میں لڑکیوں کو چکروں میں گھومتے رہتے ہیں ہر وقت گندی سائٹس دیکھتے رہتے ہیں ان کو تھوڑی خیال آئیں گے جو بچتا ہے اسی کو تو خیال آئیں گے تو بس آمن تو باللہ اور رسول ہی ایک دفعہ پڑھ لیں آمن تو باللہ اور رسول ہی اور جو ہے اس پہ خیالات سے پریشان نہ ہوں جائز کام میں مشغول رہیں آلو چھیل لیں ٹپال دانے دار چائے بنا لیں باہر سے کونیٹو آئس کریم منگوا لیں یا یہ دوسری 80 روپے والی کون سی آتی ہے 101 روپے والی میگنم آئس کریم منگوا لیں وہ کھائیں انشاءاللہ ڈپریشن دور ہو جائے گا اور لکھا ہے سب دوست چھوٹ گئے بھائی سب ظاہر سی بات ہے جو گناہ کرنے والے دوست ہیں وہ چھوٹنے ہی چاہیے برے دوستوں سے تنہائی بہتر ہے مگر خود ہی اگر